नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम रोजाइमा लोक भाका हप्तामा मङ्गलबार र बिहिबार अपराह्न 4 बजेको अर्पण खबरपछि आउने गर्दछ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा आजको यो मङ्गलबारी साईमा तपाईँले नै आउन सक्नुहुनेछ र तपाईँले नै रोज्नु भएको भाकाहरू हामी बजाउने गर्दछौँ र तपाईँले रोज्नु भएको भाका मार्फत जम्मा एकजना साथीलाई सम्झिन सक्नुहुनेछ। यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट। प्रेम कुमारी। हजुर प्रेम कुमार जी, के छ नयाँ नौलो खबर? एकदम ठिक छ। अनि हजुरहरूको के छ त? हाम्रो पनि सबै ठिक छ। अनि खासै खानुभयो? भइसक्यो। अनि हजुरको भयो त? हाम्रो पनि भइसक्यो। हजुर। अनि आज कुन भाका रोज्ने? विष्णु दादालाई भनिसक्यो। अनि कसको लागि? मलाई प्रेम कुमारी भनेर चिन्ने नचिने सबैको लागि। हुन्छ, धन्यवाद। भोटुमा बस्ने भोटिनी हजुर, तराईमा बस्ने थारुनी भोटुमा बस्ने भोटिनी, तराईमा बस्ने थारुनी पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, तरुनी तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु। माडीबाट आउनुहुने प्रेम कुमारी साथीले रोज्नु भएको मिठो भाका हामीले सुनिसकेका छौँ। तपाईँ पनि कार्यक्रम रोजाइमा लोक भाकामा आउन सक्नुहुनेछ र आफ्ना इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट के भन्नुभयो रे? सुनिता कुम्रोजबाट। है, कुम्रोजबाट सुनिता। हजुर। अनि सुनिताजी, आज चाहिँ किन सानो स्वरले बोल्नु भएको नि? म ठुलो स्वरले बोलेछु त। सायद मैले चाहिँ सानो स्वरले सुनेको होला। अनि खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। अनि आज कुन भाका रोज्ने? अनि कसको कसको लागि? हुन्छ, कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छु। नमस्कार। बाट आउनुहुने साथी सुनिताले रोज्नुभएको मिठो भाका हामीले पृष्ठभूमिमा बजाइसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ। र तपाईँलाई दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333 यो नम्बरको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आफूलाई नै मनपर्ने लोक भाकाहरू रोजेर आफूलाई मनपर्ने इष्टमित्र छरछिमेकीहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पर्साबाट हो। पर्साबाट के भन्नुभयो? पर्साबाट सागर तिवारी। सागर तिवारी हजुर, अनि के छ नयाँ नौलो खबर तपाईँको? हजुर सबै ठिकै छ, अनि तपाईँहरूको? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो? खाजा खाइयो, भर्खरै खाइयो। तपाईँले खानुभयो? हाम्रो चाहिँ अलिकति अगाडि नै भयो भन्नु पर्यो। ए आज कुन भाका रोज्नुहुन्छ तपाईँ? मैले त्यो रामजी शाहले उ गरेको फुल फुले रे पहेँले भयो भन्ने। हुन्छ, कसको लागि? यो सम्पूर्ण अब सागर तिवारी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ, अहिले छुट्टिन्छु। नमस्कार। नमस्कार। मार्ने जस पानी हरायो, फुलको लेहरा पायाले भयो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालाई भयो, उस पानी हरायो, आँखै मार्ने जस पानी हरायो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालाई भयो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालाई भयो। Oh, चल चल चल भइहाल्छ मन किमा फुल फुले र पायाले भयो फुल फुले र पायाले भयो आधी जोबन हाँस खेलमै गयो आधी जोबन मायाले भयो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 0556603141। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाँडीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची RTR 180cc। 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc। साथमा Star City 110cc र Scooty Pep Plus पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्राली, TVS अथोराइज्ड डिलर, रत्नगर 100 चोक टाढी चितवन। फोन नम्बर 0556562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त TVS बाइक, तपाईँको यात्राको भरपर्दो साथी। के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्। आल्मुनियमका विशेषताहरू यो छोटो व्यवसायिक विश्राम पछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र कार्यक्रम रोजाइमा लोक भाका। कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333 को बाटोबाट तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आफूलाई नै मनपर्ने लोक भाकाहरू सुन्न सक्नुहुनेछ र हामी तपाईँलाई नै मनपर्ने लोक भाकाहरू बजाउने गर्छौँ। र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही साथी आउनु भएको थियो तर पनि बिचैमा फोन काटिएको छ। केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजनहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँले नै मनपर्ने लोक भाकाहरू हामी बजाउने गर्छौँ कार्यक्रममा। र कार्यक्रममा तपाईँले नै मनपर्ने लोक भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मञ्चन दिने तत्करमा हामी जुटिराखेका छौँ। र तपाईँले यदि फोन लागेको छैन भने कार्यक्रम सुनेर पनि साथ दिन सक्नुहुनेछ र तपाईँ विदेशमा हुनुहुन्छ भने इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुहुन्छ। www.radioarpan.com.np मार्फत हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँ नेपालमै हुनुहुन्छ र हाम्रो रेडियो अर्पण प्रत्यक्ष रूपमा सुनेर साथ दिनको लागि रेडियो अर्पण 104.5 MHz मार्फत पनि हामीलाई साथ दिन सक्नुहुनेछ, तपाईँहरूले हामीलाई फोन गर्नै पर्छ भन्ने पनि छैन। तपाईँहरूले हामीलाई सुनेर साथ दिए पनि तपाईँहरूले हामीलाई धेरै हुन्छ। र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। र रेडियो अर्पण 104.5 मेगाहर्जमा हप्तामा दुई दिन आउने गर्छ रोजाइमा लोक भाका मङ्गलबार र बिहिबारको यो बसाइ लिएर हामी आउने गर्छौँ र तपाईँलाई नै मनपर्ने लोक भाकाहरू बजाएर कार्यक्रममा तपाईँलाई थोरै भए पनि मञ्चन दिने तत्करमा हामी जुटिराख्छौँ र रेडियो अर्पण 104.5 मेगाहर्जमा अब पनि कार्यक्रममा कोही साथी आउनुभएको छ भनेर मलाई इसारा मिलिरहेको छ र विष्णु दाईसँग बोल्दै हुनुहुन्छ मसँग पनि केही छिन पछाडि बोल्नेछ र तपाईँलाई नै मनपर्ने लोक भाकाहरू हामी बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि हटाउने कोसिस गरिराखेका छौँ हामीलाई पनि विश्वास छ तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बसिरहनु भएको छ जुन अवस्थामा हुनुहुन्छ मोबाइल सेटमा भए पनि रेडियो सेटमा भए पनि तपाईँहरूले हामीलाई सुनेर साथ दिनुभएको छ र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभएको छ भन्ने यो आशा अनि विश्वास राखेको छु तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556 363 332 र 0556 363 333 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कोही साथी टेलिफोन सम्पर्कमा आउनु भएको थियो तर पनि आज टेलिफोन सम्पर्कमा आउने साथीहरू चाहिँ बिचैमा सम्बन्ध विच्छेद भएको छ केही छैन तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556 363 332 र 0556 363 333 बाटोभरि कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ टाढा गएर आउनुभएको छ र आफ्ना इष्टमित्र छरछिमेकीलाई सम्झिन मन लागेको छ तपाईँ घरदेखि टाढा हुनुहुन्छ आफ्ना आफन्त इष्टमित्रदेखि तपाईँ टाढा बस्नुभएको छ तपाईँलाई पनि कार्यक्रममा आएर आफ्नो इष्टमित्रहरूलाई समर्पण गर्न मन लागेको छ सम्झिन मन लागेको छ भने 0556 363 332 र 0556 363 333 बाटो हामीले खुला गरिसकेका छौँ तपाईँलाई नै मनपर्ने लोक भाकाहरू हामी बजाउने गर्दछौँ कार्यक्रम रोजाइमा लोक भाकामा हामी हप्तामा दुई दिन आउने गर्छौँ मङ्गलबार र बिहिबारको बसाइ लिएर र कार्यक्रममा कोही हुनुहुन्छ भनेर विष्णुले इसारा गरिराख्नु भएको छ तर पनि फेरि सम्बन्ध विच्छेद भएको छ भन्ने जानकारी मिलेर आज साथीहरूले हामीलाई मिस कल मात्रै हान्नुभएको छ मिस कल नहान्नु कि कार्यक्रममा फोनै गर्नु नत्र भए हामीलाई सुनेर साथ दिए पनि हामीलाई धेरै रमाइलो लाग्नेछ तर मिस कल हान्दा चाहिँ अलिकति हामी तपाईँहरू आउनुभयो कि जस्तो लाग्छ तर पनि बिचैमा सम्बन्ध विच्छेद हुँदा हामीलाई नरमाइलो लाग्ने गर्दछ र कार्यक्रममा र अब एउटा मिठो भाका बजाउने बेला भएको छ र विष्णु दाईले रोज्नु भएको यो मिठो भाका अब क्रममा तपाईँको लागि मिठो भाका हामीले कार्यक्रमको पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँहरूले नै रोज्नुभएका र तपाईँहरूले नै बजाउनु भए हामीले नै बजाएका लोक भाकाहरू बजाउँदा बजाउँदै कार्यक्रमको निर्धारित समय सकिने लागेको छ र तिनजेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज रोजाइमा लोक भाका सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णु दाईलाई पनि धेरै धेरै धन्यवाद दिँदै आज फोन गर्ने साथी हुनुहुन्थ्यो माडीबाट प्रेम कुमारी, कुम्रोजबाट सुनिता, वर्षाबाट सागर तिवारी। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने साथीहरूलाई पनि धन्यवाद दिँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5।